कसैलाई रमाइलो देउसेको यहाँ कसैलाई रमाइलो भइलिएको यो घर कि आमै के भाकी होलिन झारिनन् पैसा थैलिएको बेसी खेतमा टारी खेतमा धानको बाला झोल्यो देउसिरे देउसिरे देउसिरे देउसिरे भन भन भाइ हो देउसिरे बेसी खेतमा टारी खेतमा धानको बाला झोल्यो गोदावरी माखमली आँगनीमा फल्यो कोइको घरमा सेल्पा भइछ कोइको घरमा पुरी भैली रे भैली रे भैली रे भैली रे भन न सबैले भैली भैलो तर मन खुसी पारेनन् गाठे यो घरका बाउली के भाका होलन् हजारको पातो झारेनन् गाठे धनकी बेबी लक्ष्मीले तिन चिर मागे जाती देउसिरे देउसिरे देउसिरे देउसिरे भन भन भाइ हो देउसिरे धनकी बेबी लक्ष्मीले तिन चिर मागे जाती रातो माटो खोज्दै घरमा टाक्दै होलन् कति कसैलाई रमाइलो देउसेको यहाँ कसैलाई रमाइलो भइलिएको यो घर कि आमै के भाकी होलिन् झारिनन् पैसा थैलिएको बिन्दी बहिनी दाजुभाइको कपाल कोर्दै होला देउसिरे देउसिरे देउसिरे देउसिरे भन भन भाइ हो देउसिरे दिदी बहिनी दाजुभाइको कपाल कोर्दै होला तेलको धारो लगाई बिचमा ओखर पर्दै होला देउसी र भैलो तर मन खुसी पारेनन् गाठे यो घरका बाउली के भाका होलन् हजारको पातो झारेनन् गाठे लक्ष्मीको पाइलो